ओ सजिना हजुर किन लाडा छ उठाइ गरि नबोलेको हौ हजुर भन्दैछु नि त कस्तो पुटी छ मान्छे होला पुटी चिलाइ चिलाइ न भन त पुटी चिला छ नि म आउँ त आउनु न ए मेरो त काटेको लाडा छ भएर छिरेन भने थुक हालेर पनि गरम लागेर नि यत्रै छिटी गाँठा त ठुलो छ त थुक हालेर पनि गरम लाने अर्को थपेको हुन्छु भर बिजाउला नि त फेरि छिर्छ क्या छिर्छ ठुक हालेपछि त थुक हालेर थुक हालेर नि गरम लागेर नि सिँगार थुक्ले भन्दा त सिँगारले छिरी छिर्छ नि घिनलाग्दो भन्ने भाइ अनि के गर्दैछ नि हजुर के गर्दैछ अनि बसिरहे कहिले भयो हजुरको भएको छैन त म आज जानै बिर्स्यो अब मालीलाई फोन गर्ने एकछिनपछि अनि ए एकछिनपछि जाने हौ त मदुरातिर गएको कि हजुर बाह्र चिक्नु पाउँछ भने दस रुपियाँ गोटा अनि चिक्नु गएको पाउँदै पाएन आइने आइने चिक्नु भने काटिहाल्छ अनि थाहा छ तपाईँ अनि आइने चिक्नु चाहिँ मैले काटिहाल्छ अनि अनि बाह्र ल्याउने नि यसो खद्दामा चद्दामा सकालाहरू कहाँ भेट्ने खद्दामा भेट्यो नि यहाँ काटिहाल्छ अनि अब म त्यतिकै समाएर बस्छु भोलि पछि काठमाडौँ भेट चिक है दुईजना ल अब हजुर कता जानुहुन्छ होइन नि आइहालिन्छ नि अब आइन्छ कि बाउ उतै बस बा पर्खेर बसिन्छ कि आउनुहोस् आउने जता गए नि खर्च झन् बढी लाग्ने हो क्या अरे त्यहाँ आइसकेको पैसा सैसा लाग्दैन त्यो फेरि त्यो टिसी टिसी पनि सबै कालो भइसक्यो होला है कालो हुन्छ सिके पो कालो हुने त्यो बाह्रा कान जस्तो त भएको छैन कसले सिकेर हुने नि त्यो धेरै चिकेको पुति त्यो टिसी त एकदम त्यो कान जस्तो पो हुन्छ नि फेरि हेर्दा नि कसले सिक्ने कसले सिक्ने त्यो पैसा दिएर सिकाउँदैन हामी मेरो जिन्दगीको साथीको हो त्यसैले मात्रै पाउँछ म अनि भोलि झन् चाटौँ भन्दैछु सोल्दिन हजुर चाट्न दिने कि नदिने भन्नु त दिन्छु नि खुट्टा उचालेर कि घोटो गरेर जसो भने त्यसरी म भेट्नु त मात्रै है भेट्नु मात्रै जसरी भने त्यसरी दिन्छु ल त ल भोलि काठमाडौँमा है त भेटौँ ल पुरा तानेर क्या त्यसै होइन नि फेरि त्यही त पुरा बियर तानेर बियर त होइन म त भर्खर मात्रै खान्छु त हो म त खाइदिन्छु बियर बियर भर्खर ब्याकपोकर जे पनि खाइदिन्छु सोल्दिन हजुर कहिले काहीँ त्यो टोइलेटमा जाँदा त्यो बैगुन लिएर जानु जाँदैनौ छ्या भाइ त्यस्तो त नभन्नु भाइ यो मान्छे त के भएको होला कि काँक्रा लान्छौ लान्न हो म त केही पनि हो र ल त ल राखौँ है त चोखै छ नि त चोखै छ बाबा म त केही पनि हाल्दैन त्यस्तो त्यस्तो ल त भोलि पछि पुदी गनायो भने त्यो सेन छरौँला नि अलिअलि चाटौँला है त त्यही त नि ल राखौँ ल हाँ लो तो लो के बाय बाय।